ते का पुराले यही जुटला तिमी तारा हुदा दुख ला मलाई जस्तै तिमलाई पनि त्यस्तै हुन साथा मलाई जस्तै त्यस्तै हुन साथा मेरी मायालु मेरी मायालु मेरी मायालु मेरी मायालु सपना ले सादिदा सँगै बसे जस्तो लाग्छ सपना ले सादिदा सँगै बसे जस्तो लाग्छ विपना ले झस्काइदिदा कोठे आज बल्ले विपना कल्पी कल्पी रोए भने तिमी कहिले नरुनु कल्पी कल्पी रोए भने तिमी कहिले नरुनु मिलन नभई मिटे भने तिमी बिचली नहुनु मिलन नभई मलाई जस्तै तिमीलाई पनि त्यस्तै